नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको यो नौलो बसाई लिएर आज पनि उपस्थित भइसकेका छौँ। दर्पण पारीका मित्र विष्णुसँगै म छु तपाईँकै मित्र दिपेन्द्र। सुनिराख्नु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगा सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभर एकैसाथ जुनसुकै कुनामा रहेर पनि तपाईँले हामीलाई सुनिराख्नु भएको छ। आज पनि तपाईँकै सम्झना, तपाईँकै सन्देश, तपाईँकै प्रिय आफन्तजनसम्म पुर्याउनका निम्ति हामी उपस्थित भइसकेका छौँ। 056-5363-332 अनि 5363-333 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। सुरुवातमै कोही साथी आइसक्नु भएको छ, विष्णुको सङ्केत, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? सम्झना लामा, कोराकबाट है। के छ सम्झनाजीको हाल खबर? खाजा खानुभयो? एकछिन पछाडि है। कोराकतिर गर्मी कतिको छ? आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला, यो गर्मी मौसम छ होइन, पानी चाहिँ एकदमै धेरै खानु है है। ल, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झनुहुन्छ आज? धन्यवाद। हुन्छ सम्झनाजी, कार्यक्रममा आइदिनु भयो, खुसी लाग्यो, छुट्टिन्छौँ है त। नमस्ते। सम्झना लामा आउनुभएको थियो कोराकबाट। तपाईँ पनि यसरी नै आउन चाहनुहुन्छ भने आउनु 056-5363-332 अनि 33 बाटो भएर। कोही साथी फेरि आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु भन्दै थिए, गइसक्नु भएको छ। केही छैन, 056-5363-332 अनि 33 बाटो बिल्कुलै खुल्ला। कोही साथी फेरि आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते दादा। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? कोराकदेखि बिरबहादुर तामाङ। के गर्नुहुन्छ हाम्रो बिरबहादुरजीले? बसी बस हो है। खाजा खानुभयो? अनि कोराकतिर कतिको गर्मी चढ्दैछ त्यता चाहिँ? गर्मी धेरै छ है। कोराक कति नम्बर वार्ड बाटो हो तपाईँ? कति नम्बर बाटो हो तपाईँ? 7 नम्बर है। गाउँको नाम भन्नु त? चैथली है। ल ठिकै छ, चैथली भ्यायो भने हामी त्यतातिर पनि आउने कोसिस गर्छौँ है। ल, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झनुहुन्छ आज? धन्यवाद। हुन्छ बिरबहादुरजी, फेरि फेरि आउँदै गर्नुहोला, माया चाहिँ नमार्नुहोस् है। हुन्छ, नमस्ते। बिरबहादुर तामाङ आउनुभएको थियो कोराकबाट। अब भने हामी एउटा लोक भाकालाई गाडी सार्छौँ। 056-5363-332 अनि 33 बाटो भएर तपाईँ आउँदै गर्नुहोला। नत्र मेरो

व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको बसाईलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। तपाईँकै सम्झना तपाईँकै प्रिय आफन्तजनसम्म पुर्याउने हाम्रो जमर्को रहन्छ र हामीले बजाउने लोकभाकाहरूमा सम्झना चाहनुहुन्छ भने पनि आउन सक्नुहुनेछ 056-5363 अनि 32 बाटो भएर कोही साथी आइसक्नु भएको छ। विष्णुको सङ्केत, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। हेलो, हजुर नमस्ते। कोही साथी आउने तर्खर गरिराख्नु भएको छ, बोलिराख्नु भएको छैन। 056-5363-332 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। तपाईँकै सम्झना सन्देश तपाईँकै प्रिय आफन्तजनसम्म पुर्याउने हाम्रो जमर्को रहन्छ। फेरि पनि कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। हेलो, हजुर नमस्ते। हेलो, बोलिराख्नु भएको छैन, साथीको आवाजलाई मैले सुन्न सकिनँ। 056-5363-332 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। तपाईँकै सम्झना तपाईँकै प्रिय आफन्तजनसम्म हामी पुर्याउने कोसिस गर्छौँ। कोही साथी फेरि आउनु भएको छ, उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते दादा। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? कोराकबाट शर्मिला। कोराकबाट शर्मिला, हजुर। के गर्नुहुन्छ हाम्रो शर्मिलाजीले? के भन्नुभयो? कोराकदेखि भन्नुभयो है शर्मिलाजी? हजुर। कसलाई सम्झनुहुन्छ आज? धन्यवाद प्रार्थिक दादालाई सम्झनु भाउजूलाई, मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई। हुन्छ शर्मिलाजी, कार्यक्रम आइदिनु भयो, खुसी लाग्यो। छुट्टिन्छौँ है त। नमस्ते शर्मिला, आउनुभएको थियो कोराकदेखि। 056-5363-332 अनि 33 बाटो बिल्कुलै खुल्ला छ। हामी तपाईँकै सम्झना तपाईँकै प्रिय आफन्तजनसम्म पुर्याउने हाम्रो जमर्को रहन्छ। फेरि पनि कोही साथी आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्ते। हजुर नमस्ते दादा। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? दिपेन्द्र तामाङ। हजुर, कोराकदेखि भन्नुभयो है? हजुर। के गर्नुहुन्छ हाम्रो दिपेन्द्रजीले? घरमा बस्ने है, खाजा खानुभयो? एकदम, मेरो चाहिँ आज भइसक्यो है। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झनुहुन्छ आज? हजुरको लागि धन्यवाद। अनि प्राविक दादालाई, अनि मेरो सबै घर परिवारलाई, अनि प्रमोद, अनि तिलक, प्रवीण कुमार, अनि प्रजल, अशोक, अनि प्रेम, अनि रमेश, अनि मेरो बहिनीहरू पार्वती, अनि सबिना, रबिना, अनि रजिना, अनि रश्मि, अनि मलाई दिपेन्द्र भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई दादा। हुन्छ दिपेन्द्रजी, कार्यक्रममा आइदिनु भयो, खुसी लाग्यो। छुट्टिन्छौँ है त। नमस्ते दिपेन्द्र तामाङ, आउनु भएको थियो कोराकबाट। फेरि पनि कोही साथी आउनु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्ते। नमस्कार दादा। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? म कोराकदेखि सुगला लाम बोले दादा। के भन्नुभयो? एकदम, मेरो पनि भइसक्यो। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झने आज? मेरो बिरबहादुर दादालाई, अनि भाउजूलाई, शेरबहादुर भाइलाई, अनि रमेश भाइलाई, अनि कुमार, अशोक, प्रजललाई, म शुक्ला भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई दादा। हुन्छ शुक्लालजी, कार्यक्रममा आइदिनु भयो, खुसी लाग्यो। छुट्टिन्छौँ है त। नमस्ते शुक्लाल, आउनुभएको थियो कोराकदेखि। 056-5363-332 अनि 33 बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ र कार्यक्रम अर्पण समर्पणको बसाइको हामी अन्त अन्ततिर पनि आइसकेका छौँ। एकजना साथीलाई चाहिँ लिने हो कि विष्णुजी है? एकजनालाई चाहिँ लिन्छौँ हामी। गीत बजिराखेको छ पृष्ठभूमिमा, एकैछिन एउटा गीतलाई सुन्छौँ, त्यसपछि हामी अन्तमा छौँ। बिदा माग्नको निम्ति हामी उपस्थित हुनेछौँ। Thank you. झल्को आउँदाखेरि रोएको म बुझाउँछु यो सानो रोएको मन बुझाउँछु सानो जुनलाई जुनलाई हेरेर यस्तै मिठो भाका तपाईँ माझ राखी र निकै मर्मस्पर्शी भाकालाई तपाईँ माझ जोडे वास्तवमै पनि हो आफ्नो त्यो मायालुलाई है आफ्नो मायालुलाई सम्झेपछि यस्तो खालको आभास हामी तपाईँ सबैलाई हुन्छ नै कार्यक्रम अर्पण समर्पणको अन्तमा हामी रहेका छौँ अब भने बिदा माग्नुपर्छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ आज जम्मा पाँचजना साथीहरूको सहभागिता रह्यो सम्झना लामा कोराकबाट बिरबहादुर तामाङ आउनुभएको थियो कोराकबाट नै शर्मिला कोराकबाट दिपेन्द्र तामाङ आउनुभएको थियो कोराकबाट र अन्तमा शुक्लाल आउनुभएको थियो कोराकबाटै सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सहभागिताको लागि धेरैजनाको फोन आएको थियो तर फोन रिसिभ गर्न सकेनौँ हामीले समयको अभावले गर्दा भोलिको दिनमा तपाईँका सम्झना सन्देशहरूलाई हामी लिँदै अगाडि बढ्ने नै छौँ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई फेरि पुनः एकपटक धन्यवाद दिँदै फोन लाइनमा आउनुहुने तपाईँ सबै सबैलाई फेरि पनि धन्यवाद दिँदै प्रविधिमा रहेर मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै आफ्नै मान्छे म दिपेन्द्र पनि छुट्टिन चाहन्छु हस्त नमस्कार अर्पण 104.5 मेगाहर्ट्ज।